संसद सुचारू गर्न सहयोग गर्न आग्रह गर्नुभएको छ। सरकारको प्रमुख लक्ष्य मुलुकमा स्थायी शान्ति कायम गरी आगामी माघ 8 गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु रहेकाले आफ्नो लक्ष्यबाट सरकार पछाडि नहट्ने प्रधानमन्त्री कोइरालाले दृढता व्यक्त गर्नुभएको छ। उहाँले वर्तमान सरकार भ्रष्टाचार निर्मूल गरी देशमा सुशासन कायम गर्न सदा तत्पर रहेको बताउँदै त्यसका लागि सबैको सहयोग आवश्यक भएको उल्लेख गर्नुभएको छ। पार्टी सभापति कोइरालाले नेपाली जनताको चाहना शान्ति र संविधान रहेको बताउँदै यसका लागि पार्टी कार्यकर्तासँग सरकारलाई सहयोग गर्न अपिल गर्नुभयो। सभामुख सुभाष चन्द्र नेवाङले संसद अवरुद्ध गर्दा जनताको आवाज अवरुद्ध हुने बताउनु भएको छ। नेपाल औद्योगिक वाणिज्य महासंघको साधारण सभाको काठमाडौँमा आज उद्घाटन गर्दै सभामुख नेवाङले संसद अवरुद्ध गर्दा जनप्रतिनिधिहरूले जनताको माग र विचार राख्न नपाउने भएकाले त्यसतर्फ सबै राजनैतिक दल सचक हुनुपर्ने बताउनुभयो। विगतदेखि नै आफूले सबै राजनैतिक दललाई कुनै पनि बहानामा संसद अवरुद्ध नगर्न अनुरोध गर्दै आएको उल्लेख गर्दै उहाँले संसद अवरुद्ध भए पनि संविधान निर्माणको कार्यमा भने कुनै अवरोध नभएको बताउनुभयो। आफू सदैव उद्योग मन्त्री नीति र कानूनको पक्षमा रहेको बताउँदै सभामुख नेवाङले त्यस्ता विधेयक संसदमा आउने बित्तिकै पारित गर्नका लागि हरसम्म प्रयास गर्ने विश्वास दिलाउनुभयो। उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप जङ पाण्डेले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउन निजी क्षेत्रले ठूलो योगदान दिएको बताउँदै निजी क्षेत्रको सहकारीमा सरकारले जनतालाई आवश्यक सेवा पुर्याउन अघि बढ्नुपर्ने सुझाव दिनुभयो। अध्यक्ष पाण्डेले सरकारले चाँडै चेम्बर कानून ल्याउनु पर्ने माग गर्दै नेपालका उद्योग व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा योग्य बनाउन थप प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो। महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले मुलुकमा आर्थिक समृद्धि र विकासका लागि सरकारले निजी क्षेत्रलाई लगानी सुरक्षाको वातावरण निर्माणका साथै ऊर्जा र पूर्वाधार विकासमा संवेदनशील भएर अघि बढ्नुपर्ने जोड दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले प्रतिपक्षी दलहरूको संसद अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारीपूर्ण भएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले संसदबाट समाधान गर्नुपर्ने विषय संसद अवरुद्ध गरेर प्रतिपक्षले गलत काम गरेको बताउनु भएको छ। संसदमा आफ्ना कुरा राख्ने तर सरकार र सरकारमा रहेका दलहरूको कुरा सुन्न नमान्दा संसद अवरुद्ध खुलाउन समस्या भएको उहाँले बताउनु भएको छ। मन्त्री रिजालले दलहरूबीच सहमति हुन नसक्दा सरकारले संविधान सभामा रिक्त 26 सभासद मनोनयन गर्न नसकेको पनि स्पष्ट पार्नुभयो। सबै दलहरूको आन्तरिक विवादका कारणले पनि सभासद मनोनयन गर्न नसकेको उहाँले उल्लेख गर्नुभएको छ। मन्त्री रिजालले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा दलहरूबीच सहमति भए पनि त्यो संयन्त्रले संविधान निर्माण गर्ने भन्दा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने कार्य मात्रै गर्ने बताउनु भएको छ। उहाँले सरकार तोकिएको समयमा संविधान निर्माण गर्न अर्जुन दृष्टि लगाएर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षको दावी नगर्न आग्रह गर्नुभएको छ। नेपालले ओली संसदीय दलको नेता भएकाले अब प्रधानमन्त्री वा राष्ट्रपति बन्ने बेलामा पार्टी अध्यक्षमा दावी गर्न नसुहाउने बताउनुभयो। प्रेस चौधरी दाङले आज घोराईमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो खुबी अनुसार नेताहरूलाई व्यवस्थापन गर्नुपर्छ, त्यसैले केपीजीलाई अध्यक्षमा भन्दा पनि प्रधानमन्त्री वा राष्ट्रपति बनाउने हो। नवमहाधिवेशन पार्टीलाई गुटबन्दीबाट मुक्त गरेर क्रान्तिकारी पार्टी बनाउने नेपालको भनाइ छ। सहमतिबाटै नयाँ नेतृत्व चुनिने भन्दै उहाँले पुराना नेताहरूलाई पन्छाउन नहुने बताउनुभयो। क्षमता अनुसार सबैलाई स्थान दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो भाषण तमसा गोट रानमोग्री गर्ने सबै कौशल भएका हाम्रो पार्टीमा हुनुहुन्छ, उहाँहरूलाई खुबी अनुसार व्यवस्थापन गरेर नयाँ नेतृत्व आउँछ, सहमतिबाटै नयाँ नेतृत्व चयन हुने भन्दै नेपालले त्यसो हुन नसके स्वस्थ प्रतिस्पर्धा नयाँ नेतृत्व आउने दावी गर्नुभयो। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानमा धर्म परिवर्तन दण्डनीय हुनुपर्ने बताउनु भएको छ। संविधान सभामा मौलिक हक बारेको बहसमा सहभागी हुँदै उहाँले हरेक व्यक्तिलाई आफ्नो चाहना अनुसार धर्म पालना गर्न पाउने अधिकार भए पनि लोभ लालचमा धर्म परिवर्तनलाई गम्भीर अपराधको रूपमा किटान गरी दण्डीय व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभएको छ। उहाँले यसमा आत्मनिर्णयको विषय सामान्य नरहेको समेत बताउनु भएको छ। नैसर्गिक अधिकारलाई कुण्ठित गरी राज्यको अर्थतन्त्रको विकास गर्न रोक लगाउनु नहुने भन्दै अध्यक्ष थापाले व्यक्तिको सम्पत्ति राज्यले लिँदा उचित क्षतिपूर्तिको व्यवस्था हुनै पर्ने बताउनु भयो। नेकपा मालेका अध्यक्ष तथा सभासद सिपी मैनालीले संविधान सभा बैठकमा आशा बोल्दै धर्मनिरपेक्षको आत्मा गरिने धर्म परिवर्तन गर्न पाउने व्यवस्था रोक्न माग गर्नुभएको छ। उहाँले वर्ण व्यवस्थाको अस्वीकार बिना छुवाछुत अन्त्य नहुने उल्लेख गर्दै बढकको कुरा गर्ने हो भने पनि कथित दलित भन्ने समूहलाई निश्चित व्यवस्था मार्फत माथि उठाउने काम हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो आफ्नो थरको पछाडि जात राख्नु हुँदैन। नेपाली नागरिक महिलाले बिहे गरेर ल्याएको लोग्नेले नागरिकता पाउन 15 वर्ष लाग्छ तर विदेशी महिलाले विवाह गरेर आएपछि तत्काल नागरिकता पाउने व्यवस्था गलत हो। उहाँले हदभन्दा माथिको जग्गा अधिग्रहण गर्दा राज्यले मुनासिब क्षतिपूर्ति तिर्नुपर्ने बताउनुभयो। पूर्वी चितवनको रत्नगर सात्निपनीमा गैराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसको ठक्करबाट हेटौँडा नगरपालिका 3 चौकी टोलका 30 वर्षीय मुकेश सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ। काठमाडौँबाट गौरका लागि छुटेको NA5K527 नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको NA15P4847 नम्बरको मोटरसाइकललाई गैराती ठक्कर दिएको हो। सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रमुख प्रहरी नायब उपरीक्षक बहादुर कार्कीले जानकारी दिनुभएको छ। ठक्कर दिने बस र चालक भने नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। पूर्वी चितवनको पर्यटकीय स्थल कङ्काले माईको मन्दिर पुग्ने 4 किलोमिटर गोरेटो बाटोलाई सुधार गरिएको छ। मन्दिरमा आउने भक्तजन र पर्यटकहरूको सहजताका लागि सो बाटो व्यवस्थित गरिएको हो। स्थानीय नवप्रभात विकास केन्द्र चैनपुरको आयोजना र जिल्ला विकास समिति चितवनको पर्यटन प्रबन्धन शाखाको आर्थिक सहयोगमा सो बाटोको सुधार कार्य गरिएको हो। बाटो पुनर्निर्माण गर्न 300 बढी स्थानीय वासीहरूले श्रमदान समेत गरेको केन्द्रका अध्यक्ष दिल्लीराम सापकोटाले जानकारी दिनुभयो। बाटो निर्माणका लागि जीविस चितवनले 1 लाख रुपियाँ रकम उपलब्ध गराएको छ। अब बाटो निर्माण भएपछि मन्दिरको प्रबन्धन गर्न खैरेनी नगरपालिकाले समेत थप चासो दिने स्थानीयवासीहरूको विश्वास छ। केन्द्रले सो क्षेत्र भविष्यमा मौलाकालिका जस्तै प्रख्यात हुने दावी समेत गरेको छ। अर्पण जनआवाजमा हामीले हिजो सोधेका थियौँ, राज संस्थावादी वृहत समूहले आउँदो वर्षको वैशाख 11 गते राज संस्थालाई पुनस्थापना गर्ने उद्घोष गर्नुलाई तपाईँ के भन्नुहुन्छ? ए दलका नेताहरूलाई चुनौती, बी भारतको साथ पाए हुने हो र सी असम्भव कुरा। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए दलका नेताहरूलाई चुनौती भन्नेमा 56%, बी भारतको साथ पाए हुने हो भन्नेमा 24% र सी असम्भव कुरा भन्नेमा 20%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलिका लागि हाम्रो प्रश्न रहेको छ, आगामी संविधान सभामा संविधानमा धर्म परिवर्तन दण्डनीय हुनुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए लोकतन्त्र विरोधी बोली, बी राज संस्था ब्युत्याउने खेल र सी सही कुरा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मगलिन मगलिन 9 BC काठमाडौँ सडक खण्ड, मगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 98550167043। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि दिनभर घाम लाग्ने पनि महाशाखाले जनाएको छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इराकी प्रधानमन्त्री नूरी अल मालिकीले देशमा सङ्कटका लागू गर्नका लागि संसद समक्ष आग्रह गरेका छन्। देशको सबैभन्दा ठुलो सहर मोसुल र निनावेह प्रान्त आतंककारीहरूले कब्जामा लिएपछि प्रधानमन्त्री मालिकीले संसद समक्ष यस्तो अनुरोध गरेका हुन्। उनले देशलाई आतंककारीको कब्जामा जान नदिने समेत उद्घोष गरेका छन्। इराकको मोसुल सहरमा 5 दिनदेखि जारी युद्धपछि सर आतंककारीको कब्जामा गएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार संयुक्त हतियारधारी व्यक्तिहरूले मोसुलको प्रान्तीय सरकारको मुख्यालय कब्जामा लिएका छन्। आक्रमणमा केही विमानस्थल र प्रहरी कार्यहरू ध्वस्त पारिएका छन्। इराकी गृह मन्त्रालयले हिजो नै एक विज्ञप्ति निकालेर मोसुल सहर आतंककारीको कब्जामा गएको जनाएको थियो। दक्षिणी सुडानमा सरकार र विद्रोही बीच युद्ध विराम सम्झौतामा सहमति भएको छ। दुवै पक्ष 7 दिनभित्र संक्रमणकालीन सरकार गठनमा पनि सहमत भएका छन्। विकासका लागि अन्तर सरकारी प्राधिकरण आइजिडीको इथियोपियाको आदिस अबामा भएको सम्मेलनमा दक्षिणी सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रियक मारस बीच यस्तो सहमति भएको हो। सुडानको द्वन्द अन्त्यमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पूर्वी अफ्रिकी क्षेत्रीय सङ्गठन आइजिएडीले दुवै पक्षले सम्झौता पालना नगरे प्रतिबन्धको चेतावनी समेत दिएको छ। इथियोपियाका प्रधानमन्त्री हाइले मारियम देसाङले यसअघि मे 9 तारिकमा भएको युद्धविराम सम्झौता भङ्ग गरेकोमा दुवै पक्षको आलोचना गर्नुभएको छ। उहाँले दुवै पक्ष सहमति कानुनमा असफल भई आइजिएडीले दक्षिण सुडानमा शान्ति कायम गर्ने प्रयास गर्ने र त्यस्तो अवस्थामा प्रतिबन्ध लगायतका दण्डका उपाय पनि अपनाउन सक्ने बताउनु भएको छ। दक्षिण सुडानमा पछिल्लो समय चलिरहेको द्वन्द्वका कारण 13 लाख मानिस विस्थापित भएका छन्। खेल समाचार। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई काम नगर्न निर्देशन दिएका छन्। मन्त्रीको पत्रले अदालतको मानहानि गरेको भन्दै लामाले भने सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन्। खेलकुद मन्त्री पौडेलले 26 गते पत्र पठाएर सर्वोच्चको अन्तिम आदेशपछि पुनर्वहाली भएका सदस्य सचिव लामासहित 6 जनालाई काम नगर्न निर्देशन दिएका छन्। मन्त्री पौडेलले हस्ताक्षर गरेको पत्रमा सदस्य सचिवका काम नगर्न निर्देशन दिएको छ। लामालाई बर्खास्त गर्ने निर्णय सर्वोच्च अदालतले खारेज नगरेको तथा तत्काल कार्यान्वयन नगर्न मात्र भनेकाले पदमा बसी काम नगर्न मन्त्रीले लिखित निर्देशन दिएको मन्त्री निकट स्रोतले जनाएको छ। लामा भने मन्त्रीको पत्र विरुद्ध फेरि सर्वोच्च जाने तयारीमा छन्। कार्यकाल सकिएको भन्दै खेलकुद मन्त्री पौडेलले सदस्य सचिव लामासहित 6 जनालाई बर्खास्त गरेको घोषणा गरेका थिए। तर आफूलाई हटाउने निर्णय विरुद्ध लामाले दायर गरेको मुद्दामा सर्वोच्च निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशपछि लामाले राखी पमा पुनर्वहाली गरेका छन्। ब्राजिलकै राष्ट्रपति दिल्मा रुसेफले भोलिबाट सुरु हुने विश्वकप फुटबलको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको छ। उहाँले टेलिभिजनबाट सम्बोधन गर्दै विश्वकपको सम्पूर्ण तयारी पूरा गरेको र खेल सञ्चालन गर्न ब्राजिल तयार अवस्थामा रहेको बताउनु भएको छ। भोलिदेखि सुरु हुने विश्वकप फुटबलका लागि सहभागी सबै टिम साओ पाउलो पुगिसकेका छन्। 32 राष्ट्र समेत प्रतियोगितामा 64 खेल हुने बताइएको छ। प्रतियोगिता ब्राजिलका विभिन्न 12 सहरमा सञ्चालन हुनेछ। भोलि हुने उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएसिया भिड्नेछन्। र विश्व फुटबल महासङ्घ फिफाका अध्यक्ष सेप ब्लाटरलाई अर्को वर्ष पद छोड्न दबाव बढेको छ। आगामी वर्ष हुन लागेको चुनावमा 5औं कार्यकालका लागि ब्लाटरले आफ्नो होड त्याग्नुपर्ने बताएका हुन्। फिफा कङ्ग्रेसको बैठक अघि युरोपका फुटबल सङ्घका प्रतिनिधिको बैठकमा उनीहरूले ब्लाटरको नेतृत्वमा फिफाले भ्रष्टाचारका धेरै मुद्दा सामना गर्नुपरेको र